Hai guys. Hello. Let's rock. Iya, let's rock. Okay. का दिन बसे को थे तिम्रे रूप मा भूले झल झल याद आउँछ तिम्रो नक फुले मत मर छु कि क्या छोले मत मर छु कि क्या छोले जे तिमलाई मन पर्छ त्यो ल्याउने मै छु नि लाउन म त बसेको छु तिम्रै सपना बुने मत मर छु कि क्या छोले पछि लागे फुलको बसमा भुले जीवन मेरो किन्छ क्यारे लखर लखर डुले मत मर छु कि क्या हो छोले लाउन मरले नै भयो छोले लाउन मर